खुसीका त्यो स्थान भेटिन्छन् असीमित हर्षले पराई आफ्नै चाहिँ लाग्छ समर्पणको उत्कर्षले तर हर्ष र उत्कर्षको मिश्रित अटुट सम्बन्ध अजमरी बनाउँछ केवल उहाँसँग मनको स्पर्शले सम्पूर्ण गजल मनहरीको कार्यक्रम स्पर्श हरेक मंगलबार तिनाउ नानी जर्चु एफएममा राति बीबीसी नेपाली सेवापछि असकको साथमा सुख शान्ति बनिआओस् घर घरमा बडा दसैँ सुख शान्ति बनिआओस् घर घरमा बडा दसैँ मनाउन सबले पाओस् घर घरमा बडा दसैँ सुख शान्ति बनिआओस् घर घरमा बडा दसैँ टाढा भाका परिवारलाई फर्काएर यो चाडले टाढा भाका परिवारलाई फर्काएर यो चाडले आत्मीय सद्भाव ल्याओस् घर घरमा बडा दसैँ मनाउन सबले पाओस् घर घरमा बडा दसैँ माता दुर्गा भवानीले रक्षा गरून् सबैलाई माता दुर्गा भवानीले रक्षा गरून् सबैलाई दुःख सबै हरिजाओस् घर घरमा बडा दसैँ मनाउन सबले पाओस् घर घरमा बडा दसैँ रातो टिका जमरा र मान्नेजनबाट आशिष लिए रातो टिका जमरा र मान्ने जन बाट आशिष हामी सबलाई दिलाओस् घर घरमा बडा दसैँ मनाउन सबले पाओस् घर घरमा बडा दसैँ शुभकामना धेरै धेरै सबै सबै नेपालीलाई शुभकामना धेरै धेरै सबै सबै नेपालीलाई खुसियाली उत्सव छाओस् घर घरमा बडा दसैँ सुख शान्ति बनिआओस् घर घरमा बडा दसैँ मनाउन सबले पाओस् घर घरमा बडा दसैँ मनाउन सबले पाओस् घर घरमा बडा दसैँ नमस्ते अनि हृदय त स्वागत गर्न चाहन्छु तपाईँ सम्पूर्ण मनलाई सम्पूर्ण गजल मनको कार्यक्रम स्पर्शको आजको श्रृङ्खलामा गजल मनहरू दसैँ नजिकिरहेको छ आज घटस्थापना दसैँको पहिलो दिन ऊ आफ्नै रफ्तारमा अगाडि बढिरहेको छ दसैँ हाम्रै घर आँगनीमा खुसी उमङ्ग हर्ष उल्लास बोकिआउँदैछ दसैँमय मौसम रमाइलो छ तपाईँ हामी दसैँ मनाउने तयारीमा जुटेका छौँ दसैँ विशेष आजको स्पर्श रहनेछ यो कार्यक्रमको स्पर्श तपाईँ एफएम ब्यान्डको 98.2 MHz र इन्टरनेट अनलाइनको www.tinauefm.com.np लगन गरी संसारभर सुन्न सक्नुहुन्छ हरेक मङ्गलबारको बिबिसी नेपाली सेवापछि यो आउने गर्दछ आशा छ अबको एक घन्टा अर्थात् 10:15 बजेसम्म मलाई यहाँले सुनेर साथ दिनुहुनेछ मैले कार्यक्रमको दैलो उघारेको थिएँ चिसा पानी छ रामेछापका गजलकार रामचरण श्रेष्ठको दसैँ विशेष गजलबाट तपाईँका पत्र गजल इमेल गजल रात्रि गन्तन सँगैका पत्रहरू म उठाउनेछु आजको श्रृङ्खलामा तिनै तपाईँका रचनाहरू उठाउनको लागि सदाझैँ उपस्थित भएको छु म अशोक गौतम र मलाई प्रविधिबाट मिठो साथ दिँदैछन् सनिसले सनिसन म छु अनि समीपमा तपाईँ हुनुहुन्छ हाम्रो सामिप्यता अनि सम्बन्ध रहिरहनेछ अबको 10:15 बजेसम्म गजल मनहरू हो दसैँ नजिकिरहेको छ मैले अघि पनि भनिसकेँ कोही आफ्नो घर परिवारको सामिप्यतामा पुगिसक्नु भएको छ कोही जाने तर्खरमा हुनुहुन्छ कोही भने प्रवासमा घर परिवारले सम्झिँदै मन नरमाइलो गर्दै हुनुहुन्छ होला के गर्ने साथी जे जस्तो भए पनि बाध्यता र व्यवस्थाले गर्दा हामी यो वर्ष घर परिवारसँगै मनाउन दसैँको टिका लगाउन नपाए पनि अर्को वर्षको दसैँको टिका लगाउँला सँगै हाँसी खुसी मनाउला जो प्रवासी नेपाली दाजुभाइ दिदीबहिनी हुनुहुन्छ कृपया मन नरमाइलो नगर्नुहोला यो मेरो आग्रह आज हामी हिन्दूहरूको महान चाड बडा दसैँको बारेमा पनि कुरा गर्नेछौँ दसैँ नजिकिरहेको छ दसैँ आइरहेको छ खेतमा धान पहिलेदेखि झुलिरहेको छ गजल मनो गाउँको बारीमा कोदो फुलिरहेको छ घर लिप्ने पोत्ने क्रम चलिरहेको छ हो पल्ला घर ओल्ला घर छरछिमेक दाजुभाइ दिदीबहिनीहरू पनि दसैँको लागि आउने क्रम जारी छ यस्तै बाप बोकेको गीत अबको क्रममा कार्यक्रमको पहिलो कोसेली स्वरूप तपाईँको लागि चरी रानी रानी रानी। को रमाइलो चाड़ा गाँव घर में आई पुग्यो नेपाली जन को महान पर्व आगन में आई पुग्यो फुल्यो बारी लरी ले धान को बाला छुल्यो खेत कति राम्री देखिन्छ्यो बरी ले जमरर रात टिकै मा गायक गायिका पनि दसैँ आयो भन्दै थिए दसैँ पक्कै पनि आइरहेको छ आजको स्थापना घर घरमा हामीहरूले जमाएर राखिसकेका छौँ आजको स्पर्शमा मैले दसैँ विशेष रचना र रात्रि गन्थनलाई मात्रै समेट्ने झमर्को गरेको छु मैले केही साथीको वास्तविक घटनालाई पनि यहाँ प्रस्तुत गर्नेछु कार्यक्रम अन्तसम्म सँगै रहनुहोला यो मेरो आग्रह यति बेला म एउटा रात्रि गन्थन इमेल उठाउँछु गोकर्ण प्रकाश एडमिट साइबर बुटोल कालिकानगरबाट हामीलाई इमेल गर्नुभएको छ दसैँ विशेष छ उहाँको रातिगन्थन सुरु हुन्छ खुदी रोटी मलाई पटक्कै मन नपर्ने भाइलाई सेलरोटी मनपर्ने बहिनीले झररोटी असाध्यै मन पराउने आमाले पहिले फिनी रोटी पकाउँछु भनेर लाग्नु भएको छ मेरो बुबा निकै सोझो केटाकेटी जे बन्छन् त्यही खान्छु भन्नुहुन्छ यसपालि दसैँमा जमरा र टिकासँगै आशीर्वाद आशीर्वादसँगै प्रसादको रूपमा रोटी दिने मेरो गाउँको चलन जे होस् यसपालि दसैँमा मेरो घरमा धुमधाम रमाइलो गरेर दसैँ मनाउने रहर छ बाबाले घोरले खसी काटेर दसैँ मनाउने भन्नुहुन्छ मैले प्राणीको हत्या गरेर पनि दसैँ शुभ हुन्छ र भनेर बाबालाई सम्झाउँदै थिएँ बहिनीले खसी खान नपाए दसैँको टिका लाउँदिनँ है दादा भनेर पूर्व चेतावनी दिएकी छ भाइ खसीको मासु भनेपछि दुईपटक खान बस्नु परे पनि तयार हुन्छ छिमेकी काकालाई हल्का प्याकसँग खसीको मासु खाने रहर छ हिजो मात्र गुनासो गरेको सुनेको थिएँ यो दसैँ कसैको दशा नभनोस् यो दसैँ कसैको दशा नभनोस् गाउँको लाकुरीमा साथीभाइले लुठेपिङ हाल्छन् मजाले मस्किँदै पारे गाउँकी कान्छीलाई बोलाउँदा त्यो आनन्द सायद अन्त कोही नमिल्दो हो दसैँको लागि गाउँको श्यामप्रसादले हिजो एउटा दसैँ गजल सुनायो दसैँ आयो रे हिमाल पारीको गाउँमा दसैँ आयो रे हिमाल पारीको गाउँमा उत्साह छायो रे म जन्मेको ठाउँमा दसैँ आयो रे हिमाल पारीको गाउँमा लहरी पिपलमा पिङ हाल्दैछन् रे साथी लहरी पिपलमा पिम हाल्दैछन् रे साथी, सम्झाइदे होली उसले तडपिँदै नाउँमा मेरो उच्चा छायो रे म जन्मेको ठाउँमा मेरो घर पुद्दै रातो माटो होली मेरी आमा घर पुद्दै रातो माटो होली मेरी आमा जुवा तासको रौन चढ्यो होला बाउको मेरो उत्साह छायो रे म जन्मेको ठाउँका मेरो विदेशबाट आएन दाई भन्दै होली बहिनी पनि विदेशबाट आएन दाई भन्दै होली बहिनी पनि ब्याज बुझ्ने आशा पलायो होला साउमा मेरो दसैँ आयो रे हिमाल पारी गाउँमा मेरो उत्साह छायो रे म जन्मेको ठाउँमा मेरो साथीभाइले हेर्दै होलान् कुर्दै मेरो बाटो साथीभाइले हेर्दै होलान् कुर्दै मेरो बाटो कस्तै थाप्ला धन्जी झन्डी बुर्जा नाउँमा मेरो उत्साह छायो रे जन्मेको ठाउँमा मेरो दसैँ आयो रे हिमाल पारी गाउँमा मेरो उत्साह छायो रे म जन्मेको ठाउँमा मेरो गजल सुन्दा मलाई निकै आनन्द आयो। परदेशीका साथीले यो गजल सुनेन् त मन पनि कस्तो हुँदो हो, काम छोडेर घर फर्को लाग्दो हो, तर के गर्ने, रहर र समयको बेग एकै नहुने, समय थामिन्न र रोकेर बस्नुपर्छ। साथीको गजल सुनेर मलाई पनि गजल सिर्जना गर्ने इच्छा जाग्यो, सुरु गरेँ। सुनसान हुन्छ दसैँ भन्छन् बाबा सहरमा, सुनसान हुन्छ दसैँ भन्छन् बाबा सहरमा, घर सम्झेर दसैँ मान्न आउँदैछु घरमा। सुनसान हुन्छ दसैँ भन्छन् बाबा सहरमा, पत्रीभरि जमरा र थालीभरि टिका, पत्रीभरि जमरा र थालीभरि टिका, पित्न दिन्न दसैँ बाबा र हरै घरमा, घर सम्झेर दसैँ मान्न आउँदैछु घरमा। तर थोरै लेखेपछि कलम रोकियो, शब्द खोज्ने प्रयास गरेँ, भेटिएन, अर्को पटक लेख्ला भनेर छेउ लगाइदिएँ। जे होस् साथीहरू, यो दसैँ रमाइलो गरी मनाउने रहेछ। सम्पूर्णलाई आउँदै गरेको विजय दशमीको हार्दिक मङ्गलमय शुभकामना। पर्खाइमा नयन बिछ्याई रुँदै होलान् बाबा आमा, पर्खाइमा नयन बिछ्याई रुँदै होलान् आमा बाबा, आगनीको दिलमा आँसु फुँदै होलान् आमा बाबा, पर्खाइमा नयन बिछ्याई रुँदै होलान् आमा बाबा। मेरो सानो रुन्चे बाबु काखमा च्यापिए यतिखेर, मेरो सानो रुन्चे बाबु काखमा च्यापिए यतिखेर, भित्तामा छ मेरो तस्बिर छुँदै होलान् आमा बाबा, आगनीको दिलमा आँसु फुँदै होलान् आमा बाबा। दस धारा दुधको मूल्य तिर्न कहाँ सक्या छु र, दस धारा दुधको मूल्य तिर्न कहाँ सक्या छु र, सम्झनामा भावहित हुँदै होलान् आमा बाबा, आगनीको दिलमा आँसु फुँदै होला नाम बाबा, आँखामा त बर्सात होला मुटुमा पहिरो जाला, आँखामा त बर्सात होला मुटुमा पहिरो जाला, र पनि त फाटेको मन धुँदै होलान् आमा बाबा, आगनीको ढिलमा आँसु हुँदै होलान् आमा बाबा, दसैँ आयो घर दैलोमा रमाइलो हुँदै होला, दसैँ आयो घर दैलोमा रमाइलो हुँदै होला, नयनबाट वर्षा सरी चुँदै होलान् आमा बाबा, पर्खाइमा नयन बिछाए रुँदै होलान् आमा बाबा, आगनीको ढिलमा आँसु हुँदै होलान् आमा बाबा। असम कालिका स्थान स्थायी निवास भई हाल भारतको मुम्बई बिरानो बस्ती भन्नुहुन्छ लक्ष्मण मिलन विष्टको गजल मैले वाचन गरेँ। अबको क्रममा लक्ष्मण मिलन विष्टकै म रात्रि गन्थन उठाउँछु। उहाँले पनि यो हामीलाई इमेल गर्नुभएको थियो spersa.tfm@gmail.com। अबको क्रममा उहाँको रात्रि गन्थन। घाम ढल्दै थियो, बस्तीमा हिमश्रृङ्खलाको आकृति देखा पर्दै थियो छाया भनेर, दिनभरि धरती रङ्गीन पार्ने सूर्यका किरणहरू निप्दै थिए एकाएक त्यो पारीको अपिसेपालमा, बिस्तारै अँध्यारी हुँदै थियो, ताराको जमात चाँदनीको वरिपरि झुम्मिँदै थियो, गाउँका बाँसघारीका चराहरूको कोलाहल थियो, र पनि मेरो आत्माले शान्ति पाएको थिएन। म हो म बादलको आकाशमा विराजमान चाँदीसँग चाँदनीसँग बिन्ती जोड्दै थिएँ, किनकि मेरो आस्थाको धरोहर बादल पारेको गाउँ अर्थात् चाँदनीको देश स्वर्गमा सदाको लागि बसाइसकेका थिए। धमिलो धुवामा कोठाभित्र कपाल सेतामै भएकी मेरी पूज्यनीय आमाको नयनबाट बलिन धारा आँसुले हाम्फल्दै थिए। बस्तीभरि दसैँको रौनक त छाएको थियो, तर काकले बेल ताक्यो हर्षन बिस्मार भने चाहिँ हाम्रा लागि दसैँ थियो। बाबाको कारगिलमा वीरगति प्राप्तपछि हामीले आँसुको हाकलमा नेतृत्व भिज्नु परेको थियो। तत्पश्चात मेरो ठुल्दाइ नेपाली सेनामा कार्यरत हुनुहुन्थ्यो। 2058 साल फागुन 4 गते शनिबारको राति विद्रोही पक्षको सशस्त्र आक्रमणबाट आसामको ज्वालादलगढ गुल्म मङ्गलसेनमा मेरो ठुल्दाइको अमरत्व प्राप्त गर्नुभयो। त्यसै दिनदेखि मेरो घरको खुसी लुटिएको थियो। यता भाउजू दुई सन्तान काखमा च्यापेर सेतो पहिरानमा पतिदेव अर्थात् ठुल्दाइको स्मृतिमा रोइरहेकी थिइन्। उहाँका एक छोरा र एक छोरी आफ्नो आमाको आँसु पुस्दै थिए भावित भएर। घरको बत्ती निभेको थियो, हजार खुसीहरू लुटिएका थिए, बस केवल अन्धकार थियो घरमा। दसैँको आगमन थियो घरमा। विदेश गएका लाउरी घर फर्किएको देख्दा आमा र भाउजूको आँखा ओभानो हुन्थ्यो। म पनि मन बसमा राखौँ भन्दै पनि आँखामा बर्सात भएर छातीमा पहिरो जान्थ्यो। हो त्यही क्षण आज सम्झिरहेछु दसैँको आगमन हुँदा। दसैँ आउँछ जान्छ, तर म जस्तै आफन्त गुमाएका हजारौँको घरमा चुलोमा धुवा निस्किँदैन, परन्तु यो पापी समाजले हेर्ने दृष्टिकोण भने फरक छ। म जस्तै अनाहक पीडा सही रहेका कैयौँ घर झुप्रा बस्तीमा रुवावासी होला, र पनि पल्लो घरमा जमरा छरेका छन् दसैँ मनाउन, तर म र मेरो जस्तै व्यथा झेलिरहेका टुखुरा अनाथ अबला अर्धाङ्गिनी विधुर विधुवाको आगमन सुनसान छ दसैँको मुखमा। यत्तिकैमा ठुल्दाइको फुच्चे अङ्कल भन्दै बुइचर छ, म झस्किन्छु। नमुछे आमा दही माटी का न छोरे जमरा, दैवले पर्दा उठायो आमा आउँदिन फर्केरा। नमुछे आमा दही माटी का न छोरे जमरा, दैवले पर्दा उठायो आमा आउँदिन फर्केरा, दैवले पर्दा उठायो आमा आउँदिन फर्केरा। मखमली फुल्दा मर्सी धन झुल्दा बहिने आउने कैलाको तस्बिर छाती माटासे आँसु बगाउने मखमली फुल्दा मार्से धन झुल्दा बहिने आउने कैलाको तस्बिर छाती माटासे आँसु बगाउने नझरे आमा झरे आमा आँसु काटेका मूल बाटो हेरेर जाँदैन दुख आँसु का धारा बरबरी झरेर जाँदैन दुख आँसु का धारा बरबरी झरे बाट उठेर छोरे खोइ बाबा भन्ने दिउँछेर मेरी मुर्छिँदै फेरि दातै पो बन्ने झोलुङ्गा बाट उठेर छोरे खोइ बाबा भन्ने झेरा मेरी मुर्छिँदै फेरि तातै पो बन्ने नपुरे एफएम ब्यान्डको 98.2 मेगाहर्जसँगै इन्टरनेट अनलाइनको www.itinafm.com.np लगन गरी तपाईँ अहिले स्पर्श सुनिरहनु भएको छ। संसारैभरि आवाजमा छु म अशोक गौतम र मलाई नेपथ्यबाट मिठो साथ रहेको छ सनिसको सनिस म र तपाईँसँगै हामी यात्रा गरिरहेका छौँ। स्पर्शको आजको बसाइमा मैले दसैँ विशेष तपाईँका रचना रात्रि गन्थनहरूलाई उठाइरहेको छु। यसै क्रममा मैले एउटा गजल उठाउँछु दसैँ विशेष गजल, जुन गजल लेख्नु भएको छ राजत्री राहुल रुद्रपुर रूपन्देहीका स्रष्टा, हाल उहाँ दुबईमा हुनुहुन्छ। दुबईबाट हामीलाई हाम्रो फेसबुकको वालमा पोस्ट गर्नुभएको गजल उठाउँदैछु म। हुर्किएर पहेँला भए होलान् आमाले छरेका जमराहरू, हुर्किएर पहेँला भए होलान् आमाले छरेका जमराहरू, फक्रिँदै गरेका फुलहरूमा घुम्दैछन् होला भबराहरू, हुर्किएर पहेँला भए होलान् आमाले छरेका जमराहरू, घर सिगार्न रातो माटो अनि त्यो कमेरो लिन, घर सिगार्न रातो माटो अनि त्यो कमेरो लिन, गाउँका सबै धाउँदै होलान् पहाडका कुना कन्दराहरू, फक्रिँदै गरेका फुलहरूमा घुम्दैछन् होला भमराहरू, बहेली खेल्दा धानका बाला मन्द हावाको झोकासँगै, बहेली खेल्दा धानका बाला मन्द हावाको झोकासँगै, रमाउँदै होलान् लैबरीसँगै गैरी खेतका गराहरू, फक्रिँदै गरेका फुलहरूमा घुम्दैछन् होला भमराहरू, डाँडैमा लिङ्गे पिङ राख्दा ठुल्दाईलाई सघाउन, डाँडैमा लिङ्गे पिङ राख्दा ठुल्दाईलाई सघाउन, आए होलान् जुनु फुलु पल्ला गाउँका अप्सराहरू, फक्रिँदै गरेका फुलहरूमा घुम्दैछन् होला भमराहरू, सयपत्री अनि मखमली पाखैभरि बुकी फुल्दा, सयपत्री अनि मखमली पाखैभरि बुकी फुल्दा सजिव होला मेरो बस्ती वनपाखा अनि सहराहरू, हुर्किएर पहेँला भए आमाले छरेका जमराहरू, फक्रिँदै गरेका फुलहरूमा घुम्दैछन् होला भमराहरू। रुद्रपुरका श्रेष्ठा हाल उहाँ दुबईमा हुनुहुन्छ राज क्षेत्री राहुलको मैले गजल भाषण गरेर सुनाएँ। फेरि मैले फेसबुकबाटै उठाउँछु हाम्रो फेसबुक वालमा पोस्ट गर्नुभएको दीप मिलन रुद्रपुरकै श्रेष्ठा हुनुहुन्छ हाल उहाँ दोहा कतारमा हुनुहुन्छ हामीलाई निकै माया गर्ने श्रेष्ठा दीप मिलन रुद्रपुरका श्रेष्ठा उहाँको गजल उठाउँछु मैले दसैँ विशेष मेरो निम्ति जमरा नछरे आमाबा मेरो निम्ति जमरा नछरे आमाबा टिका मुस्ने काम पनि नगरे आमाबा मेरो निम्ति जमरा नछरे आमाबा बेसी झुल्यो होला नि धान झुल्न त बेसी झुल्यो होला नि धान झुल्न त काम गर्न अगाडि नछरे आमाबा टिका मुस्ने काम पनि नगरे आमाबा झुला बोक्दै लाउरे घर भित्र दा झुला बोक्दै लाउरे घर भित्र दा आँसु झार्दै नयन नभरे आमाबा टिका मुस्ने काम पनि नगरे आमाबा माला सुक्दा तिहारमा रोलिन चेलीले माला सुक्दा तिहारमा रोलिन चेलीले सम्झाउनु चिन्तामा नपरे आमाबा टिका मुस्ने काम पनि नगरे आमाबा मेरो सुर्ता नलिनु भेटौला अर्को साल मेरो सुर्ता नलिनु भेटौला अर्को साल घर फिर्छु खालीमा नमरे आमाबा मेरो निम्ति जमरा नछरे आमाबा टिका पुस्ने काम पनि नगरे आमाबा मेरो निम्ति जमरा नछरे आमाबा रुद्रपुरका श्रेष्ठा दोहा कतारमा हुनुहुन्छ दीप मिलनको गजल मैले वाचन गरेर सुनाएँ। तपाईँ यो कार्यक्रम एफएम ब्यान्डको 98.2 मेगाहर्ज र इन्टरनेट अनलाइनको www.tinauefm.com.np लगन गरी संसारैभर सुनिरहनु भएको छ। यदि तपाईँले भर्खर यो कार्यक्रम सुन्न पाउनु भएको छैन भने हाम्रो वेबसाइट तपाईँ www.sparshatfm.blogspot.com लगन गरेर चाहेको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो साझेदारी वेबसाइट रामशरण श्रेष्ठको chisapaninepal.blogspot.com त्यस्तै ashishdanai.com.np र butolonline.com पनि तपाईँले चाहेको बेला लगन गरेर यो कार्यक्रम सुन्न सक्नुहुनेछ। यसै क्रममा मैले फेरि अर्को गजल उठाउँछु नवीन नेपाल भन्नुहुन्छ आफूलाई नवीन नेपाल सुडाल 8 भक्तपुरका श्रष्टा उहाँले हामीलाई इमेल गर्नुभएको थियो sparsha.tfm@gmail.com अबको क्रममा उहाँको गजल दुईवटा कुरा हुन्छ दसैँ पछाडि दुईवटा कुरा हुन्छ दसैँ पछाडि फुल या त छुरा हुन्छ दसैँ पछाडि दुईवटा कुरा हुन्छ दसैँ पछाडि सफा मनले दुर्गासँग माग्नु दसैँमा सफा मनले दुर्गासँग माग्नु दसैँमा मनको इच्छा पुरा हुन्छ दसैँ पछाडि फुल या त छुरा हुन्छ दसैँ पछाडि यस्तै चोट यस्तै पीडा दोहोरिरहे यस्तै चोट यस्तै पीडा दोहोरिरहे बाटा अझै साँगुरा हुन्छ दसैँ पछाडि फुल या त छुरा हुन्छ दसैँ पछाडि मातिनेर आतिनेको विश्वास नगर्नु मातिनेर आतिनेको विश्वास नगर्नु दुःख पीडा मधुरा हुन्छ दसैँ पछाडि फुल या त छुरा हुन्छ दसैँ पछाडि मिठो बोली मिठै माया गर्छौ भनेदेखि मिठो बोली मिठो माया गर्छौ भनेदेखि सिन्दुर र चुरा हुन्छ दसैँ पछाडि फुल या त छुरा हुन्छ दसैँ पछाडि आँटेको र चाहेको मिलोस् सबैलाई आँटेको र चाहेको मिलोस् सबैलाई नत्र नेपाल बेसुरा हुन्छ दसैँ पछाडि फुल या त छुरा हुन्छ दसैँ पछाडि दुईवटा कुरा हुन्छ दसैँ पछाडि फुल या त छुरा हुन्छ दसैँ पछाडि यसै क्रममा अर्को गजल उठाउँछु मैले दलबहादुर गुरुङ दोभान्छ पाल्पाका श्रष्टा उहाँले हामीलाई फेसबुकमा पोस्ट गर्नुभएको गजल उठाउँछु म निधारमा टिका लाएर दसैँमा नसानु निधारमा टिका लाएर दसैँमा नसानु कानमा जमरा घुसाएर दसैँमा नसानु निधारमा टिका लाएर दसैँमा नसानु म आउँछु आउँदिन तै पनि के थाहा म आउँछु आउँदिन तै पनि के थाहा बिर्सिएर सबै दुःखहरू दसैँमा नसानु कानमा जमरा घुसाएर दसैँमा नसानु सोध्न सक्छ छोराले बाबा खोइ भने सोध्न सक्छ छोराले बाबा खोइ भने मिठो मसिनो खुवाएर दसैँमा नसानु कानमा जमरा घुसाएर दसैँमा नसानु आमाले सोध्लिन् खोइ बाबु भनिन् आमाले सोध्लिन् खोइ बाबु भनिन् उनको आँसु पोछेर दसैँ माना सानो कानमा जमरा घुसारेर दसैँ माना सानो तिम्मा पिरालाई चढाएर तिमीले सानो तिम्मा पिरालाई चढाएर तिमीले सानो खुसी ओठमा सजाएर दसैँ माना सानो निधारामा टिका लाएर दसैँ माना सानो कानमा जमरा घुसारेर दसैँ माना सानो निधारामा टिका लाएर दसैँ माना सानो भाषण गरिरहेको छु तपाईँको। अबको क्रममा एउटा साङ्गीतिक आवाज राख्छौँ, दसैँ विशेष नै सनिशले उठाउँदैछन्। अबको क्रममा योगी तिम्रै लागि चुरा धागो मायाको चिनो लिएर मिठा मिठा कुरा जति मनमा साचेर चिनो लिएर मिठा मिठा कुरा जति मनमा साचेर डाफे चरी झै म बेगमारी झुल्कुला सामुमा तिमी भेट आउँदैछु फर्किर दसैँको बेलामा तिमीलाई सम्झि फर्केर आउँदैछु दसैँको बेलामा। यो गीत राखेका थियौँ तपाईँहरूमा, पक्कै पनि मन पराउनु भयो होला। दसैँ नजिकिरहेको छ, दसैँ आउन धेरै दिन छैन, आजबाट सुरु भएको छ। आज गज स्थापना घरघरमा हामी सबैले जमरा राखिसकेका छौँ, जुन आज राखेको जमरा हामी दसैँको दिन आशीर्वाद स्वरूप प्रसाद स्वरूप त्यो जमरालाई लिने गर्छौँ, लगाउने गर्छौँ। दसैँमा जति पनि साथीहरू, जति पनि प्रवासी हुनुहुन्छ, प्रवासमा अहिले छुट्टी आउनु पाउनु भएन, घरमा आमा बाबासँग रमाउन पाउनु भएन, साथीहरूसँग रमाउनु पाउनु भएन, कृपया मनमा रमाइलो नगर्नुहोला। यो मेरो आग्रह तपाईँको लागि, त्यो गर्ने हाम्रो बाध्यता व्यवस्था यस्तै भन्नुपर्छ। देशमा भन्ने जस्तो वातावरण छैन, राजनीतिक अवस्था त्यस्तै छ, नेताहरू खालि कुर्सीकै खिचातानीमा आरोप र प्रत्यारोपमा अगाडि प्रतिस्पर्धा गरिरहेका छन्। विदेशमा रहनुहुने दाजुभाइहरूले धेरै जसोले घरमा आमा बाबालाई सम्झिएर, आफ्नो घर परिवारलाई सम्झिएर बन्धन बन्ध लेख्ने गर्नुहुन्छ, चिठी लेख्ने गर्नुहुन्छ, गीत पनि प्राय गरेर हामी त्यस्तै खालका पाउने गरेका छौँ। अबको क्रममा म एउटा रात्रि गन्थन उठाउँछु। हाम्रो नियमित श्रोता हुनुहुन्छ अफगानिस्तानको काबुलमा, रूपन्दे मुर्गिया उहाँको घर र रोहित राणा, तपाईँले पक्कै पनि चिन्नुभयो होला रोहित राणा। रोहित राणाको रात्रि गन्थन उठाउँछु मैले, त्यसपछि उहाँको गजल पनि छ। पहिले रात्रि गन्थन उठाउँछु, त्यसपछि गजल वाचन गर्छु। विदेशी भूमिका घर परिवारलाई सम्झिँदै यसरी चाडबाडहरू मनाउन थालेको पनि धेरै भइसकेछ। तैपनि नेपालमा पहिले पहिले दसैँ तिहारहरू मनाएको याद मनमा अझै आलो अनि ताजा छन्। हो, त्यो दिन अझै मेरो मस्तिष्कमा घुमिरहन्छ। जब म पहिलो पटक विदेश जानु अघि घर छोडी हिँडेको दिन, त्यो पनि बडा दसैँको दिन थियो। आमा पनि हजुरआमाले निधारमा टिका लगाई आशी दिएर रुँदै रुँदै मलाई बिदा गर्नुभएको झल्झली सम्झिन्छु। मैले पनि मन थाम्न नसकी गहभरि पिल पिल आँसु लिएर काठमाडौँतिर लागेको दिन, मेरो साथी राजसँग एउटै बस्तरी आफ्नो थलो छोडेको अहिले जस्तो लाग्छ, तर समय बित्न कति नै पो लाग्दो रहेछ र दिन हप्ता महिना हुँदैन, सात वर्ष नै विदेशी भूमिमा बितिसकेछ। रहर त होइन, आम नेपालीको जस्तै बाध्यता भन्न रुचाउँछु म। यसरी विदेशी भूमिमा रहेर पनि आफ्नो गाउँठाउँको झझल्को मेटाउने एउटा माध्यम बनेको छ तिनाउन आइने डट एफएम, अझ भनौँ प्रिय कार्यक्रम स्पर्श, जहाँ विभिन्न गीत गजल र गजलकारहरूको आफ्नै आवाजमा गजल सुन्दा विदेशमा रहेर पनि आफ्नै ठाउँमा भएको महसुस गर्छु। अशोकजीको त्यो मिठो आवाजमा मेरो आफ्नै गजल सुन्न पाउँदा निकै मिठो आभास हुन्छ, अनि त्यो घर परिवार साथीसँग म सँगै मेरो छेउमा छन् जस्तो लाग्छ। कहिले मिलन कहिले बिछोड, हाँसो रोदन, यी सबै जिन्दगीका यात्राहरू नै त रहेछन्। सायद जो कोहीको जीवन आउने गर्छ यसो सम्झिन्छु, केवल मलाई मात्र त परेको रहेनछ। सबैको जीवनमा यस्ता मोडहरू आउने जाने गर्छन्, कसैको जीवनमा अविस्मरणीय छेड बनेर त कसैकोमा हित अतीत बनेर। सबैले बुझ्नुपर्ने कुरा के छ भने रहेछ भने त्यस्ता दुःख सबै भुलेर जिन्दगीलाई सही मार्गमा हाँकिरहनु पर्दो रहेछ। चाडबाडहरू नजिकै छन्, एक मनले त अहिले नै नेपाल फर्कु लाग्छ, तर के गर्नु, मन थाम्नु सिवाय केही कुनै अर्को विकल्प देख्दिनँ। सबै विदेशीहरूको मेरो जस्तै यस्तै विडम्बना होला नि है। नेपाल फोन गरेर आमा बाबालाई यो साल पनि छुट्टी पाइनँ, मैले अर्काको देशमा भनेको बेलामा कहाँ छुट्टी मिल्छ आमा, यो साल यस्तै भयो आमा, जसोतसो दसैँ मनाउनु होला, अर्को साल अवश्य सँगै मनाउला, ए भन्दै बाबा आमालाई टालफुल गर्नु सिवाय अर्को विकल्प नै छैन। यो आम नेपालीको पीडा हो, मेरो पनि यस्तै भएको छ यो सालको दसैँ मान्न नपाउने भएको। मैले पनि फोन गरेर यो साल आउँदिन आमा, अर्को साल आउँछु भन्ने सिवाय केही उपाय देखेको छैन। यो रात्रि गन्थनसँगै उहाँको गजल छ, गजल पनि मैले वाचन गर्छु। अर्को साल त दसैँमा अवश्य आउँछु आमा, अर्को साल त दसैँमा अवश्य आउँछु आमा, चुइएको खरको छानो पनि छाउँछु आमा, अर्को साल त दसैँमा अवश्य आउँछु आमा। के गर्नु र यो कर्म लेखेको रहेछ विदेशुनु, के गर्नु र यो कर्म लेखेको रहेछ विदेशुनु, साथी सङ्गीत देउसी भैलो पनि गाउँछु आमा, चुइएको खरको छानो पनि छाउँछु आमा। लह लह धानका बाला झुल्दै होला गराभरि, लह लह धानका बाला झुल्दै होला गराभरि, लेखे बेसी मेलापात पनि धाउँछु आमा, चुइएको खरको छानो पनि छाउँछु आमा। बातचित गरिसकेँ आउन अर्को साललाई, बातचित गरिसकेँ आउन अर्को साललाई, जसरी नि छुट्टी मैले पाउँछु पाउँछु आमा, अर्को साल त दसैँमा अवश्य आउँछु आमा, चुइएको खरको छानो पनि छाउँछु आमा, अर्को साल त दसैँमा अवश्य आउँछु आमा। गजलमनहरू मैले यो गीतभन्दा अगाडि उठाएको थिएँ रोहित राणा को रात्रिगन्थन र गजल यी स्थिर रात्रिगन्थन र गजलहरू उठाउँदा उठाउँदै आजको कार्यक्रमको निर्धारित समय सकिसकेको छ। आजको कार्यक्रम कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन नभुल्नुहोला। सल्लाह सुझाव पठाउने ठेगाना सम्पूर्ण गजल मनको कार्यक्रम स्पर्श तिनाउना नेट डट एफएम बुटोलबाट कालिकनाको रूपन्देहीको ठेगानामा, र इमेल चलाउने मित्रहरूले स्पर्श डट टिएफएम एट द रेट जीमेल डट कम, अनि हामीलाई हाम्रो www.facebook.com/spersh.tinauefm पनि तपाईँले हामीलाई सल्लाह सुझाव र आफ्ना रचनाहरू पोस्ट गर्न सक्नुहुनेछ। यो जानकारी तपाईँको लागि, यो अहिले तपाईँ भर्खर सुन्न पाउनु भएको छैन भने पनि हाम्रो वेबसाइट www.tinauefm.com.np लगन गरेर अहिले सुन्न पाउनु भएको छैन भने पनि हाम्रो स्पर्शको वेबसाइट www.sparshtfm.blogspot.com, त्यस्तै साझेदारी वेबसाइट चिसापानी नेपाल.blogspot.com, बुटोल अनलाइन .com र आशितनाई.com.np लगन गरेर त्यहाँबाट तपाईँले चाहेको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। यो जानकारी राखेँ तपाईँको लागि। अब भने निर्धारित समय सकिसकेको छ। नेपथ्यबाट यतिन्जेलसम्म मिठो साथ रह्यो सनिसको। सनिसप्रति विशेष आभार प्रकट गर्दै म अशोक गौतम नजिकिरहेको दसैँको धेरै धेरै शुभकामना व्यक्त गर्दै तपाईँ र सम्पूर्ण ज जसले अहिले रेडियो सुनिरहनु भएको छ, देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली वनलाई म दसैँको शुभकामना दिन चाहन्छु। र दसैँ सकेसम्म हिंसारहित बनाउने प्रयास गर्नुहोला, यो मेरो आग्रह। र सनिसलाई फेरि धन्यवाद दिँदै आवाजबाट म अशोक गौतम पनि बिदा माग्छु। हवस् त, शुभरात, शुभ सपना।